नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि तपाईँसँगै कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा यति बेला राज हुनुहुन्छ अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म र विशेष गरी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउँछौँ र तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ कुनै सन्देश छ कसैको लागि भनेदेखि फोन गर्नुहोस् 056563332 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्ते दिदी। नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट तिलक तमाङ। तिलकजी के गर्दै हुनुहुन्छ? बसी बसाइ छ। आज त शनिबारको दिन छ, त्यस्तो केही प्लानिङहरू गर्नु भएको छैन आज? यस्तो गर्मी छ होइन? ल ठिक छ, अनि खाजा खानु भयो कि खानु भएको छैन? मेरो त भइसक्यो, भर्खरै खाजा खाएर मात्र आएको है। अनि कसलाई सम्झिनुहुन्छ आज तपाईँ? धन्यवाद प्राजी दादालाई अनि मेरो साथीहरू प्रेम लामा, रमेश लामा, दिपेन्द्र तामाङ अनि पार्वती कुमारी कुमार हजुर अशोक प्रजल अनि मलाई हुन्छ। तिलकजी अहिले भने छुटौँ। नमस्कार। तिलक हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउनको लागि हामी उपस्थित हुने गर्छौँ। आज मात्र होइन हरेक दिन आउँछौँ 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म र हरेक खालका आवाजहरूलाई तपाईँको माझमा राख्छौँ। कहिले लोकदोहोरी भाकाहरू राख्छौँ, कहिले आधुनिक गीत सङ्गीतहरू राख्छौँ, कहिले नेपाली फिल्मका गीत सङ्गीतहरूलाई स्थान दिन्छौँ। र आजको अर्पण समर्पणको यस श्रृङ्खलामा भने मैले तपाईँको लागि लोकदोहोरी भाकाहरू लिएर आएको छु, त्यो पनि एकदमै रमाइला खालका भाकाहरू आजको अर्पण समर्पणको यस श्रृङ्खलामा तपाईँको लागि हुनेछ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो नमस्कार हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? जिरौना मिलिजुरी चोकबाट के भन्नु पऱ्यो? ए डेन्जर काप्री के छ हाल खबर डेन्जरजीको? ठिकठाक छ, एकदम डेन्जर तरिकाले चाहिँ घाम चर्किरहेछ है, एकदम नमजाले चाहिँ पोल्ने गरी है। अनि अहिले घरमै हुनुहुन्छ? खाजा खानु भयो त? बिस्तारै होइन। ल ठिक छ, अनि कसलाई सम्झिन चाहनुहुन्छ आज कार्यक्रम मार्फत? धन्यवाद हजुर। काठमाडौँ बस्ने सुलक्षा सिर्जना छोरी र मलाई चिन्ने नचिन्ने सम्पूर्ण हुन्छ अहिले भने छुटौँ है। नमस्कार डेन्जरजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भने फोन गर्दै गर्नुहोस्। यति बेला भने तपाईँहरूको लागि एउटा भाकालाई अगाडि जोड्छु, मन्जु पौडेलको आवाज रहेको भाका हो टिन्टिमिन्टी झैँ। फुर्की फुर्की बाजा बजाई डोली चढाऊ, फुर्की फुर्की

सम्पर्क एभरेस्ट टच इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य प्रमुख कार्यालय 24 कोठी भरतपुर फोन नम्बर 056531809 शाखा कार्यालय टाढी चोक उद्योग वाणिज्य सङ्घको गेट अगाडि डियालो एग्रोभेट सँगै मोबाइल 9845023061 उडायो सपना सबै हुरीले के सपना उडायो हुरीले के हुनु नि कोरिया जाने सपना कर्म नगरी फलको आशा गरेर भएन नि मित्र कोरियन भाषामा पोक्त बने पो कोरिया जान पाइन्छ टच स्काईमा गए कोरियन भाषामा पोक्त भइन्छ एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने नमुना प्रश्न पत्रद्वारा हप्ते पछि परीक्षा लिइने टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस् सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर 2 टाढी ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला फोन नम्बर 0556605 मोबाइल 9845575 Hey my sweetheart, how are you? जाओ, तिमी सिधा बोल्दिन। सधैँ तिमी यसरी नै कुरा राख्छौ। नरिसाउनु डार्लिङ, आउँदै थिएँ। गाडी बिग्रियो त मैले के गरौँ? उफ, मैले कति चोटी भनिसके तिमीलाई। न्यू मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन। ओके डियर, अब त खुसी हौ। हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत सम्पूर्ण साना जीवका पार्ट्सहरू जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ पुनश्च सम्पूर्ण कार जीप भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर रनुपाठ बकुलहर नगरपालिकाको अगाडि फोन 0556705075 मोबाइल 9855665508 9855665509 रेडियो अर्पण 104.5 MHz व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छौँ अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ विशेष गरी तपाईँको सम्झना सन्देशहरूलाई यो समयमा तपाईँको घर परिवारसम्म हामीले पुर्याउने गर्छौँ र आज पनि तपाईँसँग कुराकानी गरिराखेका छौँ आउन चाहनुहुन्छ यति बेला हामीलाई सुनिराख्नु भएको छ आफ्नो साथीसँगै आफ्नो घर परिवारलाई कुनै सन्देशहरू छोड्नु परेको छ भनेदेखि फोन गर्नुहोस् 0556635332 यो बाटो तपाईँको लागि खुल्लैछ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कामाटोको बोल्दै हुनुहुन्छ कुराकबाट मिना लामा हाम्रो मिनाजीको आवाज सधैँ सानो सानो आउँछ किन हो ठुलै छोली बोल्नु भएको छ तर मैले चाहिँ सानो आवाज सुनिरहेको छु कि त्यही भएर अनि के छ दिनहरू के कसरी बिताउनु भएको छ हिजो आज त्यही त यस्तो घाम चर्किरहेको छ होइन बाहिर जान पनि सकिँदैन केही गर्न पनि सकिँदैन जागिर पनि लाग्दैन है भने पछाडि अहिले चाहिँ घरमै हुनुहुन्छ रेडियो सुन्दै हुनुहुन्छ अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ धन्यवाद हुन्छ मिनाजी अहिले भने सुटौँ है नमस्कार मिना आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ हामी र तपाईँहरूसँग कुराकानी गरिराखेका छौँ आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोस् धेरै समय पनि छैन अब राज्यको इसारा पाइराखेको छु थोरै थोरै समय छ भन्दै हुनुहुन्छ। र यति बेला अर्को साथी आउने तर्खरमा हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। त्यस पछाडि चाहिँ सायद आजको कार्यक्रमबाट बिदा हुनुपर्छ कि जस्तो लागिरहेछ। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म गडौली पिप्लेबाट तिलक कार्की। गडौली पिप्लेबाट तिलक कार्की? हजुर। के गर्नुहुन्छ तिलकजी? म हजुर पसलमा बस्छु, यसो जारी खाएको 20 वर्ष, केही गर्न सकिनँ, पसल गरेर बसेको छु। अहिले त बसी बसाइको काम बसिराखेर त भइरहेछ नि पसलमा त, होइन र? हजुर हजुर। भने पछाडि 20 वर्ष जागिर खाएर अनि अहिले चाहिँ एकदमै फ्री टाइममा हुनुहुन्छ, बसिराख्नु भएको छ, होइन? हजुर हजुर। के को पसल छ? यसो किराना पसल गरेको छु। कतिको सन्तुष्ट हुनुहुन्छ न ढाँटी भन्नुहोस् त? एकदम सन्तुष्टि नै छु, 20 वर्ष जागिर खाएर त सन्तुष्टि भएन, अब के होला हजुर। तैपनि सबैभन्दा ठुलो कुरा मन हो नि, होइन? हजुर, मनलाई एकदम सन्तुष्टि दिलाउन सक्नु पर्यो, आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो खुसी हो नि, होइन र? हजुर हजुर हजुर। ल ठिक छ, राम्रोसँग बस्नुहोस् है। आजको कार्यक्रममा पहिलोपटक आउनु भएको कि जस्तो लाग्यो? म पहिलोपटक साह्रै खुसी छु, मैले अर्थ केही भन्न नपाए पनि एकदम ज्यादै खुसी छु, म ज्यादै हर्कामा छु। जे होस् रेडियो अर्पण सुन्नुहुन्छ? एकदम सुन्छु पसलमा बसेर। हो है, हजुर। ल सधैँभरि सुनिराख्नुहोस् अनि कहिले काहीँ मैले सुनिरहेको छु है भनेर भन्नलाई पनि फोन गर्नुहोस् है। हस् हस् हस्। अनि को कसलाई सम्झिनुहुन्छ यति बेला? म चाहिँ सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि कन्ट्रोलमा बस्ने दादालाई हजुर, अनि मेरा ओखलढुङ्गा बस्ने सम्पूर्ण परिवारलाई हजुर, अनि काठमाडौँमा बस्ने छोरा छोरीहरूलाई, अनि मकनपुरमा बस्ने मेरा दाजु भाउजूहरूलाई, अनि सम्पूर्ण म तिलक कार्की भनेर चिन्ने सम्पूर्णलाई। हुन्छ तिलकजी, अहिले भने सुटौँ। नमस्कार। नमस्कार। तिलक हुनुहुन्थ्यो यति बेला पिप्लेबाट आउनु भएको थियो। र अर्पण समर्पणको आजको यो श्रृङ्खलाको हामी अन्तमा पनि आइसकेका छौँ। र अब भने कार्यक्रमबाट पनि सुनिनुपर्छ, यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। फोन प्रयास गर्नुभयो, फोन गर्नुभयो तपाईँहरूले, तपाईँलाई पनि धन्यवाद छ। र इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद छ। यति जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अन्तमा एउटा रमाइलो खालको भाका तपाईँको लागि छोड्दै अर्पण समर्पणको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु। हवस् त, नमस्कार। रेडियो अर्पण 104.5 MHz सगरमाथा आवासीय माध्यमिक विद्यालय रत्नगर 11 जमुनापुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना। विगतका वर्षहरूदेखि नै शैक्षिक क्षेत्रमा गुणस्तरीय तथा जीवन उपयोगी शिक्षा दिइरहेको यस सगरमाथा आवासीय माध्यमिक विद्यालय रत्नगर 11 जमुनापुरमा शैक्षिक सत्र 2071 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: मन्टेश्वरी विधिबाट प्री प्राइमरी कक्षाहरू सञ्चालन गरिने, अनुभवी तथा दक्ष शिक्षकहरू, साइन्स ल्याब लाइब्रेरीको व्यवस्था, कम्प्युटर ल्याब साथै इमेल इन्टरनेटको सुविधा। थप जानकारीका लागि सगरमाथा आवास